गाउँ डुल्न पाए पुगेको छ है जति बाबु। भनेपछि राजनातिले धेरै दुःख दियो क्या तपाईँलाई? हेर्नुहोस् अब पानी पनि साथैमा ल्याएँ, अब हिँड्दा उकालो चढ्दा चढ्दा पसिना आएको, पानी खाएँ है जति बाबु। गर्मी त वात्तै बढ्यो ठुलो भाइ यसपालि होइन? यसपालि गर्मीको कुरो नगरौँ है, पानी पनि पर्न सकेन हेर्नु, पसिना झारेको झारै झारेको झारै। हेर्नुहोस् जति बाबु, अब यो गर्मी हुन त सधैँका वर्षमा हुन्छ, तैपनि हामीलाई चाहिँ कस्तो लाग्ने, यो वर्ष चाहिँ अलि बढी गर्मी हो कि जस्तो लाग्ने है? त्यो चाहिँ हो, यसपालि चाहिँ अलि चाँडै गर्मी भएको कि जस्तो पनि छ होइन ठुलो बा? त्यसमाथि खोकीले समात्या छ है मलाई चाहिँ। अब यो खोकी लागिरहेको छ, यो मौसम चेन्ज पनि छ नि त ठुलो बा, पानी पर्न सकेको छैन होइन, चारैतिर धुवाँ धुलोले गर्दाखेरि अब यो खोकी लाग्ने त सबैलाई नै भयो, अब यो मौसम परिवर्तन छ नि त ठुलो बा होइन? त्यो पनि छ, फेरि यो पिपल चौतारीमा नि कहिले काहीँ चाहिँ शिर शिर शिर शिर शिर शिर शिर शिर शिर शिर शिर हावा चल्छ, अहिले चाहिँ हेर्नुहोस् नि बल्ल अलिअलि आउन थालेछ है। हजुर हजुर, अब कहिले चल्ने कहिले नचल्ने, अब यस्तै छ, अब के गर्ने, अब तातो हावा चल्छन् कहिले कहिले चिसो चल्छ। अब अस्ति तपाईँलाई मैले मकैको बारेमा बताएको थिएँ, के कति बुझ्नुभयो होइन? धेरै कुरो बुझ्यो हेर्नुहोस् जेते बाबु, अब अहिले त जेते बाबुले भने अनुसार पहिल्यै गएर चाहिँ यो औषधि सौषधि त्यही अनुसारको मिलाएर मकैको पात पनि हरलक्क बढ्दैछ है जति बाबु। भनेपछि मकै राम्रो हुँदैछ? मकै यसपालि सप्रेलान जस्तो छ है अहिलेसम्म चाहिँ, तर यो पानी नपरेर मकैलाई अलिकति गाह्रो चाहिँ भएको हो है। त्यो चाहिँ हो, तरै पनि अब मकैलाई चाहिँ हामीले राम्रोसँग हेरचाह गर्नै पर्छ है ठुलो बाबु, यो राम्रो भइसकेको रहेछ तपाईँको, अब अग्लो अग्लो पनि हुन थालेछ रहेछ है, राम्रोसँग गर्नु पर्यो हेरचाह ठुलो बाबु। त्यही त, अब के छ भन्दाखेरि बाँकी कुराहरू त जेके बाबुले भने जसरी नै गर्दै गयो, तर यो प्रकृतिले दिने कुरो प्रकृतिले नदिएपछि नहुने क्या, अब प्रकृतिले यसो झर झर झर झर झर पानी पारिदिए पो मकैलाई पनि केही चाहिँ नि राहत मिल्छ। त्यो चाहिँ हो, अब पानी पनि पर्न सकिराखेको छैन ठुलो बा, आशा गरौँ पानी चाँडै पर्छन्। ओहो, अब पानी अलिकति परेर मकैलाई चाहिँ नि जरासम्म पुग्ने भयो भने हेर है, पानी पऱ्यो भने त नभन्दै पानीको आवाज कता छिच्छे छिच्छे, यो मेरो सुलसुले नातिको काम है जेके बाबु, राजनाति भन्थ्यो नि। हजुर हजुर, पछाडिपट्टि आउने अनि आज चाहिँ यो हजुरबा जेके बाबुसँग गफ गर्न कहाँ भन्ने कुरो थाहा पाएछ। हजुर, यो यतै चौतारीतिर कता बस्यो छ, अनि त्यो मोबिल कि के भन्ने हुँदो रहेछ नि, त्यसका बाले चाहिँ अस्ति भर्खर भए मुगलानबाट पठाइरहेको थियो, त्यही चाहिँ नि मोबिलमा के को त्यो साउन्ड हाल्न मिल्दो रहेछ है, त्यही साउन्डमा पछाडिपट्टि गएर म भन्छु ए बाबु नाति खै एक गिलास पानी ले त भन्यो, अब उसले त त्यो पानी खानाको साउन्ड हुँदो रहेछ मोबिलमा, कुर्र पार्छ त्यो किटलीबाट खाना जस्तो। हजुर, म चाहिँ कति छिटो नातिले काम गर्यो भन्छु, पानी हुन्न हेर्नुहोस् त्यो मोबाइलबाट बजाउँदो रहेछ क्या त्यसले, अहिले यसले मोबाइलबाटै बजाउनु पर्छ। ए ए, भनेपछि झाड्दो रहेछ तपाईँको नाति त? हो हो, हैरानै बनाऊ हैरानै, अब यस्तो कि अलिक बढी इन्टेलिजेन्ट भएछ कि जस्तो लाग्यो है जेके बाबु। त्यो चाहिँ हो, अब उबेलामा स्कुल पठाउँदाखेरि कति मास्टरहरूले कम्प्लेन गरे हेर्नुहोस् मलाई, ए डुलुवामा के अरे चाहिँ नि डाँडा गरे ठुलोबा, तपाईँको चाहिँ नि नाति लखर लखर लखर डुलिरहन्छ, पढाइमा मन छैन, के गरे यस्तो, तपाईँको कुलको जन्नाकै काट्ने हो है भनेर भन्थ्यो। अब मैले ए बाबु राज त्यसो नगर भन्ने छु, सम्झा छु, जति सम्झाइ बुझाइ गरे पनि अब धन्न धन्न धन्न यसपालि एसएलसी चाहिँ पास गर्यो है गएको वर्ष। ए, भनेपछि गएको वर्ष एसएलसी पास गर्यो तपाईँको नातिले? पास गर्यो। भनेपछि यसो गरौँ ठुलो भा, अब छोराले पनि राम्रोसँग पढ्दै रहेछ, नाति नाति छोरा त मुगलानमा जेटिए बाबु। ए, नातिले राम्रोसँग पनि पढ्दै रहेछ, ए जेटिए पढाउन पठाइदिए हुन्छ है बरु? हो, कुरो चाहिँ बडा निको गर्नुभयो, अब के भयो गाउँको पारा नै त्यही आयो, भए जति सबैजना बल्ल बैस छ नि जति विदेशमा जाने, अनि केटकेटी र बुढापाका मात्रै गाउँमा हुने, अनि यो देशको समग्र कृषि नै बुढापाकाले धाने हो है जस्तो लाग्छ है मलाई चाहिँ। त्यो चाहिँ हो ठुलो भा है, अब गाउँघरतिरै राखेर चाहिँ यसो राजनातिलाई चाहिँ पढाइदिनु पर्यो, यो नातिलाई चाहिँ जेके बाबुसँगै पठाइदिनु पर्ला जस्तो लागिरहेछ है मलाई चाहिँ। अब फेरि फटाफटा रहेछ तपाईँको नाति, मान्ने हो कि नमान्ने हो कुनै, सम्झाउनु पर्छ सम्झाउनु पर्छ, सम्झायो भने चाहिँ मान्छे चाहिँ मनकारी छ है जेके बाबु। ए, भनेपछि म मजाले सम्झाउँछु आज। अनि साँच्ची हामी कता कृषिको कुरा गर्दैछौँ। एउटा समाचार सुनाउँछु म तपाईँलाई पहिला, लौ न पत्रिकै बोकेर आउनु भएको रहेछ। ल अब आफू त राम्रो आँखा देख्दिन, पढेर सुनाउनुहोस् त चेचे बाबु के रहेछ। यस्तो कि ठुलो बा, यो हुम्ला भन्ने हाम्रो ठाउँ छ होइन नेपालमा, एकदम एकदम हुम्लाको छिप्रे गाउँको होइन नौनीकला सहायले चाहिँ खाद्य संस्थानका कर्मचारीहरूसँग घन्टौँ रोई कराई गरिन् तर चामल पाएनन् रे ठुलो भाइ। अनि त्यसपछि छोराले भारी बोकेर आफूले दाउरा बेचेर कमाएको 1150 रुपियाँ लिएर उनी सीमाकोट आएकी थिइन् रे। अनि रित्तो हात फर्कनुभन्दा उनका आँखामा आँसुले भरेका थिए। हेर्नुहोस् है ठुलो, घरमा केटाकेटी पर्खिरहेका होलान्, नौनिकला भन्दै थिइन्, चामल नभएर मकै गाउँ पाए पनि हुन्थ्यो भनेर चाहिँ एकदमै दुःख पोखेसो गरे रहेछ। अनि त्यसपछि उसले अनि त्यहाँ खाद्य संस्थानमा गएर मकै चामलको सटअप चाहिँ मकै किन्न गएछन्। हेर्नुहोस् है ठुलो, मकै किनेर चाहिँ उच्च हिमाली पहाडी भेगमा लगाइने बालीहरूमध्ये अध्ययन गर्न कुनै अनुसन्धान केन्द्रहरू छैनन् भनेर पनि सोधेछन्। हेर्नुहोस् मकैको त्यो गहुँको केको बिउ बिउ कि के किनिन्दे, हजुर बिउ बिउ बिउ मकै र गहुँको बिउ किनेछन्। अनि त्यसपछि त्यहाँनिर चाहिँ उसले एउटा प्रश्न उठाएछन्, यो उच्च हिमाली पहाडी क्षेत्रमा चाहिँ बाली नाली लाउनको लागि अध्ययन गर्ने कुनै अनुसन्धान केन्द्रहरू छैनन्, हामी चामल किन्नको लागि यसरी आउनुपर्छ भनेर चाहिँ सोधेछन्। हेर्नुहोस् है, अनि फलस्वरूप हुम्ला जुम्लामा होइन पुरानो रैथाने जातका बालीहरू लगाउँछन् रहेछन्। हेर्नुहोस् फुलबा, जसमा चाहिँ उत्पादन अत्यन्तै कमी हुने गरेको रहेछ, त्यो जसले गर्दा पनि त्यो नौनी चाहिँ नौनी कला चाहिँ जुम्लासम्म चाहिँ आफ्नो त्यो अन्न किन्नको निम्ति आइपुगेको रहेछन्। हेर्नुहोस्, अनि त्यसपछि उसले चाहिँ आफ्नो गाउँमा चाहिँ फर्किँदाखेरि घरमा फर्किँदाखेरि चाहिँ चामलको सट्टामा मकै र गहुँ किनेर गाउँमा फर्किएछन्। हेर्नुहोस्, यसले गर्दा चाहिँ उसको घरमा जति पनि आफ्नो छोराछोरी थिए नि, सानो सानो छोराछोरी थिए, निकै खुसी भएर चाहिँ मकैको ढेँडो खाएको कुराहरू चाहिँ समाचारमा बताएको छन् कि ठुल्भाइ। हेर्नुहोस् त, यो गाउँघरमा चामल अब कुनै बेला चामल अब सबै सकिसकेको हुन्छ। हेर्नुहोस् ठुलोबा, अब त्यही बेलामा चाहिँ अब मकै र चामल पनि के अरे मकै र गहुँ पनि अब मिसाएर चाहिँ खानु पर्यो भन्ने हेतुले चाहिँ त्यो नौनीले चाहिँ मकै किनेर चाहिँ गाउँमा लगेछन्। हेर्नुहोस् है, निकै राम्रो कुरा गरेको छ यहाँ होइन, त्यस्तै हामीले पनि त्यस्तो गर्न सक्यो भने अत्यन्तै राम्रो हुन्छ है। फेरि र यसरी अगाडि बढ्नुपर्छ, हामीले पनि मकै खेती गर्नुपर्छ है, अब चामलमा मात्रै भर गर्नु परे हुँदैन भन्ने सन्देश पनि धेरै कुरो छ नि। अब एउटै कुरो सधैँ खाइरहँदाखेरि नमिठो पनि हुने, त्यसमाथि अब कहिले चामलको भात खाने, कहिले मकैको ढेँडो खाने, आटो खाने, कहिले सुक्खा रोटी खाने, यसो गर्नाले स्वास्थ्य पनि सन्तुलित हुन्छ रे क्या। अस्ति नै स्वास्थ्य कार्यकर्ता नानीले बताउनु भएको थियो यो कुरो चाहिँ। भनेपछि त्यो पारतिरको मान्छेहरूलाई कहिले चाहिँ नि किन चाहिँ नि यो सुगर प्रेसर हुँदैन भन्दाखेरि मकै खान्छन् उनीहरू, मकै खाएपछि सुगरलाई एट्याक गर्ने कुरो भएन। हेर्नु त्यही भएर अब अहिले त सहरका मान्छेहरू उमेर अलिकति बन्न पा छैन, भुँडी फ्याक्त अगाडि निक्लिने, अब त्यो के भन्छ पहिला पहिला चाहिँ भुँडी ठुलो हुने कि त चाहिँ नि घुसखानी कर्मचारीहरू कि चाहिँ गर्भवती महिला मात्रै हुन्छन् भन्थे। यसपालि त अब घुसै नखाए पनि भात खाएर भातै हुडी बनाउने पनि छन् है चेचे बाबु। एकदमै अब गाउँमा चाहिँ त्यस्ता छैनन्, अब सहरतिर चाहिँ अब खाने बस्ने गर्दाखेरि पनि त्यस्तो हुन्छ, हामी त उकालो ओह्रालो हिँड्ने मान्छे केही पनि हुँदैन ठुलो। हेर्नुहोस् न, अब हाम्रो पो ठिक छ त उकालो ओह्रालो हिँड्दाखेरि, अब सहरतिरका त ओल्लो घरबाट पल्लो घर जानु पर्यो भन्ने त्यो भटभटे हो कि के जाति चढ्दा रहेछन्, अनि हिँड्न कहिल्यै नपर्ने, अनि त्यो पाँच छ तलाको घर यत्रो ठुलो घरमा ओर्लिँदा उक्लिँदा यिनीहरूको भुँडी त स्वाट्टै घट्छ होला भन्ने सोच्या त, त्यहाँ पनि लिफटकी के जाति हुँदो रहेछ अरे है चेचे बाबु। सर्ण बटन दवासी एकैचोटि कति औ तल्लामा जाने हो त्यहाँ पुग्दो रहेछन्, त्यसलाई चाहिँ के लिफटकी के भन्छ अरे, लिफ्ट भन्छ, यो लिफ्ट भर्याङ कि भ्याङ चढेर जाने, पिलेलले उडा जस्तो उडाउँछ अरे क्या। अस्ति नै हाम्रो जिल्लाको हौसिटलमा जाँदा देखे क्या चेचे बाबु। भनेपछि ठुलबाले पनि चढ्नु भयो एकचोटि चढेको, अब त्यहीबाट चढे जस्तो लाग्छ, त्यही झरे जस्तो लाग्छ है त्यो बाबु। एकदमै एकदमै, यो अस्ति मैले तपाईँलाई मकैमा राख्ने रोगहरूको बारेमा बताउँदै थिएँ ठुलो भा, होइन त्यतातिर पनि जाउँ हामीसँग, फेरि समय हुँदैन कि, फेरि थोरै समयमा धेरै कुरा गर्ने बानी छ फेरि ठुलो भाउसँग, होइन ठुलो भा। ल अस्ति चाहिँ मैले धानको पात बिरुवासम्म चाहिँ तपाईँलाई धेरै कुरा सिकाएँ, अब पात बेरिने कुरो सिकाउनु भयो एकदमै, अनि अब चाहिँ अर्को किरोको बारेमा सिकाउँछ है त। चनाको कोसामा लाग्ने गगरो भन्ने हुन्छ, त्यो पनि मकैमा लाग्दो रहेछ। यसको जीवनी र अन्य विवरण चना बाली अन्तर्गत दिए मैले तपाईँलाई पछि बताउँछु, होइन। यसले चाहिँ मकैको गुबो भित्र बसेर खाने हुनाले पछि मकैको पातहरू फुलिँदा तिनमा यसले खाएर बनाएको धुलो आलु लहरै देखिन्छ नि सुल्बा। मकैका घोकामा लागेपछि, यो मकैमा घोका लागेपछि के ठुल्बा, यो किरोले दुधे गेडाहरू खाइदिन्छन्, जसले गर्दा चाहिँ मकैमा कम उत्पादन हुन्छ है ठुल्बा, बुझ्नु होला। त्यसपछि अर्को किरो पनि छ, यो भोटोबाँसको झुसिले किरो भन्ने हुन्छ एउटा, त्यो मकैमा पनि लाग्छ कि ठुल्बा, अनि त्यो किरो हुन्छ। अनि अर्को किरो पनि हुन्छ पहेँलो झुसिले किरो, अनि सुर्तीको पातमा लाग्ने लाभ्रे किरो भन्ने पनि हुन्छ हेर्नुहोस् ठुल्बा, मकैमा चाहिँ साह्रै सखा पार्छ है। भनेपछि त यो मकै बालीमा त अरू अरू अन्य साझेदारीका बालीहरूमा लाग्ने किराहरू पनि सारलाक्कै लाग्दो रहेछ नै। एकदमै एकदमै ठुलो भयो। अनि त्यसपछि अर्को समूह पनि छ, खपडे समूह भन्ने, हामीले अस्तिर पनि पढेका थियौँ, धानमा पनि लागेको थियो, अब यो पनि मकैमा लाग्छ है हेर्नु ठुल्बा। यो खपडे समूह चाहिँ एक नम्बरमा पर्छ, खैरो घुन भन्ने हुन्छ, घुन यो जाँतोमा पिँदा पनि मर्दैन हेर्नु, अनि त्यसपछि यो पानी घट्टा हुन्छ, घट्टामा पिँदा पनि मर्दैन, यस्तो खालको घुनले चाहिँ एकदमै सताउँछ है ठुल्बा। हेर्नुहोस् है, यो सानो हुन्छ, यसको शरीर सेतो धुलोले ढाकिएको हुन्छ, सुट त्यति लामो हुँदैन है ठुलो भा। वयस्क घुनको घुनले मकैका पातहरू किनाराबाट खान्छन् हेर्नुहोस् है ठुलो भा। यो चितवनमा चैत वैशाखमा मकै बालीमा यो किरो निकै लाग्छ है, विचार पुर्याउनु होला फेरि। यसका लाभ्रे माटोमा रहन्छन्, यसले मकैको जरा खान्छन् हेर्नुहोस्। र यसलाई चाहिँ रोकथाम गर्न कुनै सम्पर्क कीटनाशक विषारी छर्कने, यसले गर्दा चाहिँ त्योलाई चाहिँ मार्न सकिन्छ, र यसले मकैको जरा काट्न पाउँदैनन् हेर्नुहोस्। अनि त्यसपछि अर्को किरो हुन्छ उफ्रने खपडे, उफ्रने खपडे यसका वयस्कले मकैका पातमा मसिना छिद्र बनाएर खान्छन् ठुलबा। अनि त्यसपछि अन्य खपडे पनि किराहरू पर्दछन् हेर्नुहोस् ठुलबा है, अन्य खपडेहरू पनि छन्। त्यसै गरी अर्को फट्याङ्ग्रा समूह पनि हुन्छन् हेर्नुहोस् ठुलबा, यो फट्याङ्ग्रा त हामीले देखेकै कुरा हो, होइन, गाउँघरतिर धेरै फट्याङ्ग्राहरू पाइन्छन्, धेरै किसिमको, कुनै ठुला हुन्छन्, कुनै साना हुन्छन्, कुनै पयाला हुन्छन्, कुनै हरिया हुन्छन्, सबै जातको के यो फट्याङ्ग्राहरू पनि हुन्छ कि ठुल्बा मकै खाने। मकैमा धेरै थरीका फट्याङ्ग्राहरू लाग्छन् हेर्नु ठुल्बा, होइन, यिनीहरूले बिरुवाका पातहरू खाएर नोक्सान पुर्याउँछन्, यिनको जवानी धानमा वर्णन त्यो अस्ति मैले तपाईँलाई बताएँ, होइन, फट्याङ्ग्रासँग चाहिँ मिल्दोजुल्दो हुन्छन्, साथै यिनको रोकथाममा पनि धानमा जुन कुरा मैले बताएको थियो त्यो चाहिँ एकदमै लागु हुन्छ ठुलोमा। अनि त्यसपछि अर्को समूह हुन्छ फड्के लाई समूह भन्ने हुन्छ ठुल्बा, हेर्नुहोस् है, यसको बारेमा पनि तपाईँलाई म बताउँछु। एक नम्बरमा छ मकैमा लाग्ने लाईहरू, हेर्नुहोस् हामीले तोरीमा पनि तपाईँलाई मैले बताएको थिएँ नि, लाई लाग्यो मकैमा पनि लाई लाग्दो रहेछ हेर्नुहोस् ठुल्बा। कहिलेकाहीँ यी लाईलाई किरा मकैको गुबो, धान चमर र कलिलो घोकामा लाग्दछन् हेर्नुहोस्। यिनको रङ कालो अथवा हरियो आकारमा सानो हुन्छ, यिनका माउ बच्चा दुवै बिरुवामा आफ्नो तिखो सुर गाडेर चाहिँ रस चुस्दछन् हेर्नुहोस् लुबा। यिनले बिरुवामा गुलियो पदार्थ छोड्दछन् जसमा कालो ढुसी जम्दछ हेर्नुहोस् लुबा। यिनको जवानी तरकारीहरूमा लाग्ने लाएको जस्तै हुन्छ हेर्नुहोस्। यसलाई रोकथाम गर्न चाहिँ धेरै हदसम्म यिनको रोकथामको लागि रासायनिक विषादीहरू जरुरत पर्दैन हेर्नु ठुलबा, कारण यो स्त्री स्वभावका खपडे किराहरू घुमक कट झिङ्गा भन्ने हुन्छ कि ठुल्बा, बारुला जातका मसिना परजीवी किराहरूले यिनलाई विभिन्न अवस्थामा आक्रमण गर्दछन्। यदि रासायनिक विषारीहरूले रोकथाम गर्नुपर्ने जरुरत परेमा मेटासी स्टस भन्ने हुन्छ, 25% झोल 500 देखि 800 मिलिलिटर अथवा डाइमेथोइड 30% झोल र 125 देखि 240 मिलिलिटर 500 देखि 800 लिटर पानीमा मिसाएर चाहिँ प्रत्येक हेक्टर जमिनमा छर्कनु पर्छ हेर्नु ठुल्बा, यसलाई रोकथाम गर्न। अनि त्यसपछि अर्को समूह हुन्छ, अर्को किरो पनि छ, उखुको फड्के भन्ने हुन्छ ठुल्मा हेर्नुहोस्, उखुको फड्के कहिले काहीँ यो किरो मकैमा पनि लाग्छ हेर्नुहोस्, यो उखुमा पनि लाग्छ। विक्रम सम्वत 2030 यसले 12 पर्सा र चितवनमा अगौटे मकैमा आक्रमण गरेको थियो है ठुल्मा हेर्नुहोस्। यसैको यसको विषयमा उखु बाली अन्तर्गत म तपाईँलाई पछि बताउँछु, उखुको बारेमा पढ्नु बाँकी नै छ होइन, तपाईँलाई म सिकाउँछु पछि। त्यसपछि अर्को हुन्छ पतेरो समूह, एकदमै यसले धानमा पनि लाग्छ अहिले ठुल्बा, हामीले धानमा पनि तपाईँलाई मैले बताएको थिएँ नि। त्यसपछि पतेराहरू मकैका बिरुवाबाट रस चुस्ने केही पतेराहरू चाहिँ म तपाईँलाई बताउँछु। यसमा चाहिँ अर्को छ मकैमा डाँठमा लाग्ने गवारहरू भन्ने हुन्छ, पछि बताउँछु यसको पतेराहरूको बारेमा चाहिँ ठुल्बा। अर्को समूह चाहिँ पुतली समूह भन्ने हुन्छ हेर्नुहोस् ठुल्बा, पुतली समूह एकदमै पुतली समूह पुतली जस्तै हुन्छ, त्यही कारण गर्दा पनि पुतली समूहमा परेको होला है। मकैमा मकैका डाँठमा लाग्ने गवारहरू यो पुतली समूहमा पर्छन्। त्यसै गरी धारके गवारो भन्ने हुन्छ, यो पुतली पाराले रङको हुन्छ हेर्नुहोस् है ठुल्बा, अनि यसका अगाडिका पखेटा हल्का खैरो रङका हुन्छन् र छेउमा मसिना काला थोप्लाहरू हुन्छन्, पछाडिका पखेटाहरूको रङ सेतो हुन्छ हेर्नुहोस् ठुल्बा। पुतली मजौला खालको हुन्छ, पूर्ण विकसित लाभ्रे करिब 12 देखि 18 मिमी लामो र हल्का खैरो रङको हुन्छ, जसको शरीरमा खैरो रङका धर्काहरू हुन्छन्, टाउको गाढा खैरो रङको हुन्छ ठुल्बा, यसले गर्दा चाहिँ हामीले पहिचान गर्न सजिलो हुन्छ, हामीले चिन्न सकिन्छ यसलाई। यो किरो लाग्ने चाहिँ वनस्पतिहरूमा मकै, जुनेलो, उखो, कोदो, धान आदिमा चाहिँ यो किरा धेरै लाग्छ है ठुल्बा। यो धर्के गभार चाहिँ लाभ्रेहरू मकैको डाँडभित्र पछि गुबो खान्छन्, जसले गर्दा बिरुवाको गुबो मर्दछन् हेर्नु ठुल्बा, यसले नोक्सानी गर्छ। यसरी धान जस्तै गवारो लागेर मरेको गुबोलाई मृत गुबो भनिन्छ हेर्नु ठुल्बा। लाभ्रेहरू मकैको डाँडभित्र प्रवेश गर्नुभन्दा पहिले बढ्दै गरेको पातहरू खाइदिन्छन् हेर्नुहोस्, यसरी यिनले खाएको पातमा प्रशस्त छिद्रहरू हुन्छन्। बिरुवा निकै बढेपछि यो किरो लाग्यो भने पातमा भएका क्षतिहरू क्षतिका चिन्हहरू र किराको दिशा देख्न सकिन्छ हेर्नु ठुल्बा। हामीले यस अवस्थामा बिरुवाहरू मर्दैनन्, यदि धान चमर निस्कने बेलामा यो किरो लाग्यो भने लाभ्रेहरूले धान चमर खाइरहेको देखिन्छन् र पछि घोका लागेपछि यिनीहरूले तिनमा पनि आक्रमण गर्दछन् हेर्नु ठुल्बा। अनि त्यस भनेपछि त यो किराहरूको बारेमा धेरै जानकारी लिइरहँदाखेरि अब पक्कै पनि हाम्रा अरू गाउँले छिमेकी किसान दाजुभाइलाई पनि यसले लाभ त पुर्याउने नै छ। त्यसमाथि मलाई यहाँनिर यो जुन मैले मकै खेती गर्ने बेलामा जेटिया बाबुले जुन मलाई भन्नुभएको थियो नि, लै जाँदाखेरि ठुलाबा यो मकै लगाउँदाखेरि अन्य सहकार्य गर्ने बाली पनि लाउन सक्नुहुन्छ भनेर, अब जस्तै मकैमा मैले फर्सी पनि त्यही लगाइदिएको छु, अनि बोडी पनि तपाईँले लै त्यो मकैको डाँठले चाहिँ ऊ थाँक्रोको काम गर्छ, त्यहाँ बोडी पनि फलाउनुहुन्छ भनेपछि अहिले बोडी पनि बिस्तारै बिस्तारै हुर्काँदैछन्, फर्सी पनि लहरा बढ्दैछन्, अब यो जेटे बाबुले भन्नुभएको रोगहरू ती सहकार्यवाला बालीमा नि लाग्न सक्छन् लाग्छन् लाग्छन्, त्यो कुरो पनि किसान दाजुभाइले विचार गर्दा राम्रो हुन्छ। एकदमै एकदमै हाम्रो ठुलबा चाहिँ एकदमै बाठो हुनुहुन्छ कि, आजभोलि अब जेटे बाबुको सङ्गत गरेपछि केही न केही जिन्दगीमा आमूल परिवर्तन आयो जस्तो लाग्छ है मलाई चाहिँ। अब परिवर्तन त हुनै पर्यो नि ठुल्बा, अब म आएपछि परिवर्तन भएन भने मैले पढेको कुनै अर्थ भएन नि त ठुलबा। ल अब खाजा पनि आइपुग्यो, राजनाति हेर है टुप्लुक्क लाएर यहाँ राखेर भागेको भागेन, कति लजालु खाजा खाऊ, रेडियो अर्पणमा गीत सुनौ। ओके

दर्शन के भयो भन। घर बनाएको 3-4 वर्ष भयो, रङ लगाउने ठुलो इच्छा थियो, तर विश्वासिलो रङ टाइल्स पसल खोज्दा खोज्दै हैरान हुन लागिसके। अब कसो गरौं प्रभु? ल सुन, एसियन पेन्ट्स टाइल्स धारक सामान भएको साथै पेन्टर प्लम्बर सहितको विश्वासिलो र भरपर्दो पसल शिखर हार्डवेयर छ नि, त्यही जाऊ, तिम्रो सम्पूर्ण इच्छा पूरा हुन्छ। हुन्छ प्रभु, प्रभुको जय होस्। हजुर, एसियन पेन्ट्स को आधिकारिक विक्रेता टॉयलेट बाथरूम किचन को सेनेटरी सामग्री टाइल्स फिटिंग सामान पोलिटेंक पाउन को साथ ही दक्ष प्लम्बर पेन्टर को हामीलाई सम्झनुहोस्। संपर्क शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पंप संगे प्रोप्राइटर राधाकृष्ण खनाल, फोन नंबर 0556362290, मोबाइल नंबर 9855062003, 9855062200 र 9850493999। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। खाजा त निकै मिठो बनाएछ। हेर्नुस राज, यो राजनातिले तपाईको राजनातिले बनाउँछ, ल्याइदिएको मात्रै हो त। भनेपछि ल्याइदिने काम मात्र गरे राजले। खाजा बनाउने त हजुरआमा। हजुरआमालाई धन्यवाद छ है हजुरआमा, हाम्रो तर्फबाट हजुर बुवाले पक्कै, हजुर बुवा भन्न आयो फेरि, ठुलो बुवाले चाहिँ टक्क गएर चाहिँ ठुले आमालाई भनिदिनु होला, जेठे बाबुजी धेरै धेरै धन्यवाद भन्ने है खाजाको लागि भन्नु होला है। त्यो त नभन्ने कुरै छैन है। अनि ठुलो बा, यो मकैको बारेमा गन्थन मन्थन हुँदै थियो हाम्रो, यो फर्सी पनि लगाएको कुरा भयो तपाईँले, अनि फर्सी चाहिँ कतिको लगाउनु भएको छ यसपालि? लटरम्बै मकैको पोटलाई असर नगर्ने गरेर अब माथि माथि मकै फल्दै आओस्, तल तल फर्सीको लहरा, त्यसमाथि बोडी। अब यो चाहिँ यस्ता यस्तै खेतीबाट अलिकति किसानले मुनाफा लिन सकिँदो रहेछ। एकदम एकदम, यो फर्सी पनि धेरै जातको हुन्छ नि ठुल्बा, होइन र? हो हो, सही कुरो हो। कुनै लहरा जान्छन्, कुनै जाँदैनन्, कुनै चाहिँ फेरि कैँडा चाहिँ ठुलो ठुलो फुटबल जस्तै फल्छन्, कुनै चाहिँ काँक्रो जस्तो लामो फल्छन्, होइन ठुल्बा? धेरै जातिहरू पाउँछ हाम्रो यहाँ। बढी फल्ने भनेको चाहिँ यो हाम्रो डल्ले फर्सी है। डल्ले फर्सी, डल्ले डल्लो डल्लो हुन्छ नि, डल्ले डल्लो डल्लो हुन्छ। अब त्यो लामो भन्दा पनि डल्ले फर्सी, त्यो चाहिँ बढी जो भने पोहोरको वर्ष नै अलिकति हुर्केकै थियो, अहिले पनि राम्रै होला जस्तो छ है। एकदम एकदम, यो चाहिँ एकदमै राम्रो हुन्छ। अब यसलाई फेरि तरकारी खाना पनि मिल्ने मिल्ने, अनि उसिनेर खाँदा पनि यति मिठो हुँदो रहेछ ठुल्बा। हेर्नुहोस् अब के भन्नु, अब यो पाकेपछि टट्ट लाएर चाहिँ होइन उसिनेर चाहिँ टक्क खानलाई चाहिँ मकैसँग खान कम्ती मिठो हुँदो रहेछ। हेर्नुहोस् ठुल्बा, अनि त्यसपछि त्यो फर्सीभित्र दाना हुन्छ नि ठुल्बा, दाना हो, त्यो दानाबाट पनि हामीले विभिन्न परिकार बनाएर खान सक्दो रहेछ है। मैले गत वर्ष मात्रै थाहा पाएको यो कुरो चाहिँ। त्यही त, अब योबाट के भन्छ, यो अचार पनि बनाउन मिल्दो रहेछ, त्यो बिहाको अचार साह्रै मिठो हुँदो रहेछ, अनि अरू अरू परिकारहरू पनि बनाउन मिल्दो रहेछ है ठुलो भाइ, एकदमै मिठो लाग्यो। अनि यो फर्सीको यो बाहिरको भागहरू, त्यो जुन बोक्रा भनेर फाल्छौँ नि ठुलो भाइ हामीले, त्यो बोक्राबाट पनि धेरै परिकार बन्दो रहेछ है। अब पोहोर भर्खर अब म यता हुम्ला जुम्लातिर चाहिँ गाँथेमा हेर्नुहोस् होइन, यहाँ पुग्ने बेलामा चाहिँ एउटा किसानी दाईले आएर चाहिँ, हेर्नुहोस् जेठे बाबु यो चाहिँ फाल्छ, कतिजनाले फाल्छ नै, योबाट चाहिँ हामीले धेरै परिकार बनाएर खान सकिन्छ है भनेर चाहिँ एकदमै मिठो बनाएर दिनुभएको थियो कि। आज झन् त्यो भुटेर खाने बेलामा त्यो बाहिरको अनि भित्रको मिलाएर भुट्दाखेरि एकदमै मिठो हुँदो रहेछ, यो मकै भुटेर खा जस्तै कि। अनि त्यसपछि धेरै अब यो फर्सीको त भन्ने अब जाँदै फर्सी होइन एकदमै सबै ठाउँबाट चाहिँ लाभ लिन सकिन्छ, चाहे त्यसको पातबाट किन नहोस्, त्यसको फुललाई पनि हामीले के भन्छ यो फुलहरू के भन्छ नि ठुलबा हो त्यो फुलहरू बनाउनु पनि एकदमै मिठो हुँदो रहेछ है फेरि। अनि त्यसपछि अर्को धेरै यो चक्लेटहरू बन्दो रहेछ यो फर्सीबाट पनि, यो चक्लेटहरू पनि खान पाइन्छ, जुस पनि बन्दो रहेछ हेर्नुहोस् ठुलबा। अनि त्यसपछि गएर अर्को के भन्छ यो बिस्कुट, बिस्कुट पनि बन्दो रहेछ हेर्नुहोस् ठुलबा, धेरै परिकार पो बन्दो रहेछ है। अब मकैमा पनि त्यस्तै छन्, मकैबाट पनि धेरै होइन यो मकै खाद्य पदार्थ भएको कारणले गर्दा पनि मकैबाट पनि विभिन्न किसिमको पदार्थहरू बन्छ नि होइन ठुलबा, यो खानेकुराहरू खाद्य पदार्थहरू बन्छ नै। अनि जस्तै यो मकैबाट पनि चकलेट बन्छ, अनि त्यसपछि गएर बिस्कुट पनि बन्दो रहेछ, अनि लिटो त भन्नै परेन झन् सबैजनालाई भन्नै परेन। अनि च्याख्लाबाट डायबिटिजको रोगीहरूलाई धेरै एकदमै के भन्छ यो सजिलो बनाउँदो रहेछ है खानाको लागि। हेर्नुहोस् ल जेठे बाबु, आज यति चर्चा गरियो हजुर हजुर, अब गोठा भैँसी कराउन थाले सुन्नु नै भयो, अब यो भैँसीले पनि दुःख दिनेसम्मै दिन्छ कि भैँसी, अब के गरी पालै पालो सुन्नु पर्यो नि त फेरि, अब धेरै कुरा गरौँला भन्छु थोरै समय हुन्छ कुरा गर्नै भ्याउँदैन, अब के गर्ने, अब अर्को हप्ता चाहिँ एकदम मजासँग कुरा गर्नुपर्छ है। ए हुन्छ ठुलबा हुन्छ, ल बिस्तारै लाग्ने त ठुलबा, अब आजलाई ल ल ल बिस्तारै उठ है, ल ल ठुलबा राम्रोसँग जानुस् है। डाँडाघरे ठुला बार जेटिए बाबुको यही छलफल सँगै आजको लागि कार्यक्रम कृषि चौतारीको समय सकिने लागेको छ। तपाईलाई आजको कार्यक्रम कृषि चौतारी कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रियाको लागि हाम्रो ठेगाना हो कार्यक्रम कृषि चौतारी, रेडियो अर्पण 104.5 MHz, रत्नगर 1 बकुलहर, चितवन। यो ठेगानामा तपाई पत्राचार गर्न सक्नुहुन्छ, साथै तपाईसँग इमेल इन्टरनेटको सुविधा छ भने आफ्नो प्रतिक्रिया radioarpannews@gmail.com इमेल पनि गर्न सक्नुहुन्छ। अर्को साता आइतबार फेरि पनि कार्यक्रम कृषि चौतारीमा कृषि सम्बन्धी समस्याको छलफल गर्न आउने नै छौ। कार्यक्रमको आजको श्रृंखलाबाट प्रविधिका साथीहरू रिजन राज र विष्णुलाई धन्यवाद दिँदै डाँडाघरे ठुलाबा जेटिए बाबु र म लक्ष्मण सापकोटा पनि विदा हुन्छु। नमस्कार। रेडियो अर्पण 104.5 MHz। अब तपाई हाम्रो